धेरै छन् त गाईहरू, गाई भैँसीहरू, दुईवटा ठुल्ठुला भैँसी छन्। कतिवटा छन्? सत्रवटा छ सर, अहिले सत्रवटा। हामी यति बेला पहाडी जिल्लाको एउटा पोरकको नमुना खास कृषक भन्ने दृश्य देखिरहेका छौँ। यो गुल्मीको दिगाम गाविस वडा नम्बर 5 तारिखहरुकाको एक घरको आवाज हो, जहाँ मिनी जर्सी, जर्सी, हलेस्टाइन गाई र मरुवा भैँसी, जो तराईतिर धेरै दुध दिने भैँसीहरू पालन पोषण गर्नुभएको छ। र यहाँ सरदर दैनिक 1800 रुपियाँ कमाउनुहुन्छ र मासिक आमदानी 60,000 हुन्छ कम्तीमा। त्यही घरमा आइरहेका छौँ, आज हामी यो स्थलगत रिपोर्ट बनाइरहेका छौँ। यहाँ मैले ठुल्ठुला गाई देखिरहेको छु र भैँसी पनि त्यस्तै देखिरहेको छु। यस फर्मका मालिक हुनुहुन्छ नीलकण्ठ नेउपाने, जसले नेउपाने कृषि फर्म पनि दर्ता गरेर यो पेसा सुरु गर्नुभएको छ, र उहाँसँग कुराकानी गरिनेछ र उहाँको आमदानी कति छ, यति गाई भैँसी पाल्नलाई कतिको समय दिनुपर्छ, यो आदि विषयमा कुराकानी गर्नेछौँ। र यो स्थलगत रिपोर्ट सुनेर अन्य गाउँका कृषकहरूले पनि यस्तै पेसा गर्नुहुनेछ र विदेश जान पर्ने छैन, यही सन्देश मिलोस् भन्नका लागि आज हामी यी कृषक र उहाँकी पत्नीसँग कुराकानी गर्न गइरहेका छौँ। नीलकण्ठ नेउपानेजी, यो गाई पालन र भैँसी पालन व्यावसायिक रूपले कहिलेदेखि सुरु गर्नुभयो? हजुर प्रेमजी, हजुरलाई नमस्कार। यो पेसामा म विगत 20 वर्षदेखि लगातार गरिरहेको छु। हाम्रो जिल्लाको एउटा मासुमा आत्मनिर्भर जिल्ला बन्ने क्रममा पनि म बाख्राको सेक्टरमा यो दिगामलाई एउटा पहिचान, गुल्मीमा पहिचान बनाउन सकियो। त्यसपछि हाम्रो यो बजारको सबभन्दा भरपर्दो दुध व्यवसाय छ, दुध हामी उत्पादन गरेर बजारसम्म, बजारको पैसा यहाँसम्म ल्याउन सक्छौँ भन्ने एउटा आँटका साथ म यो व्यवसायमा लाग्दै क्रममा यहाँ विभिन्न बाधा अवरोधहरू आए, तर त्यससित सङ्घर्ष गर्दै मैले दैनिक 60 लिटर दुध तम्गासमा मोटरसाइकलमा बोकेर आजभन्दा 6-7 वर्षदेखि सङ्घर्ष गर्दै आएर मैत्री डेरीलाई हामीलाई दुध दिने वातावरण बनाएर, अनि मैत्री डेरीले हामीले दुध जति पनि किन्छौँ भन्ने वातावरण गुल्मीको एउटा सराहनीय काम गरेकै हो। तर विगतमा यो अस्थाको अवस्था थियो, गुल्मीमा दुध जिरोमा पुगेको, 500 लिटर उत्पादन भएको दिगाम गाविसमा जिरोमा पुगेर फेरि यहाँ गर्न नसकिने अवस्थामा म 3 वर्षदेखि तराईमा गएर 50-60 पाले। मलाई एउटा पश्चाताप के भयो भने, आफ्नो जिल्ला छोडेर मैले अर्को जिल्लामा किन उगरिराखेको छु? हामी पहाडमा पनि सङ्घर्ष गरेर हाम्रो जिल्लालाई यो क्षेत्रमा ल्याउन सक्छौँ भनेर मैले जो तराईदेखि भैँसीहरू, नयाँ जातका बाख्राहरू, अनि गएर जर्सी, मिनी जर्सी, हलिस्टिनहरू ल्याएर भित्र्याएर अरू साथीहरूले पनि, र हाम्रो यो क्षेत्र नम्बर 2 यो 6 गाविसलाई एउटा जिल्लाले दुध पकेट क्षेत्र बनाउने योजना जो ल्यायो, त्यसमा पनि म निरन्तर लागिराखेँ। आफ्नो व्यवसायमा भन्दा पनि म समाजका लागि सबैले गर्नुपर्छ भनेर बढी समयलाई दिँदा दिँदै अहिले हाम्रो दिगाममा दैनिक 400 लिटर दुध हुन पुगिसकेको छ। बजारको तानसिनको पैसा हाम्रो गाउँमा आइसकेको छ, र अरू साथीहरूले पनि यस्तै व्यवसायमा एउटा सोच बनाएर सहयोग बनिरहेकै छ। प्रेमजी, तपाईँहरू तम्गास छोडेर किन पाल्पा तानसिनतिर पुर्याउनु भयो यो दुध? समस्या के हो? समस्या हामीलाई के भयो भने, तम्गास भनेको अलिकति सानो बजार रहेछ, अनि गएर त्यो तम्गासका वरिपरिका छिमेकी गाविसहरूले तम्गासलाई उत्पादन गरेर पुर्याउने अवस्थामा नजिकको दुध ट्रान्सपोर्टेसन जो समस्या छ त्यसलाई हामीलाई गाह्रो हुने उनाले हाम्रो दाहिने र जति पनि भए पनि बजार भएको र तम्गास भन्दा 10 गुणा बढी पाल्पामा, तपाईँको तम्गासमा 1000 लिटर उ गर्दाखेरि पाल्पामा तपाईँको अहिले आएर 10,000 लिटर दुध सेलको एउटा सम्भावना भएकाले हामीले बजार कब्जा गर्नका निमित्त तानसेनलाई नै रोजेका हौँ सर। तपाईँको यो दिगाममै दुध सङ्कलन गर्ने त्यस्तो कुनै व्यवस्था छ कि छैन? हाम्रो व्यवस्था छ, अहिले जिल्ला विकास समितिले पनि, हाम्रो जीविसाले पनि यसलाई सहयोग गरेर 1000 उसको लिटरको भ्याट हाम्रो सिरिङ्गामा छ, अनि गएर हाम्रो दिगाममा पनि 500 लिटरको सेलिङ छ, अनि दैनिक हाम्रो यहाँ जम्मा हुन्छ दुध कलेक्सन, अनि गएर हाम्रो सेरिङ्गादेखि पाल्पाको श्रीनगर डेरले आफ्नै गाडी मार्फत उसले ढुवानी र ओसार पसारको काम पनि उसले गरिरहेको छ। फिलहाल हामीलाई दुध उत्पादन गरेर बजारको अहिले केही पनि समस्या छैन। तपाईँ जस्तै यसरी नै व्यावसायिक दुध उत्पादन गर्ने कृषकहरूको सरसरी नाम लिनुपर्दा? हाम्रो दिगाममा भन्ने भने हामी, मभन्दा पनि अझै अगाडि एउटा बुवा कृषि फाँट, उसको 30-40 गाडी गाई भइसकेको छ, अनि गएर उहाँ भागवत गिरी यो व्यवसायिक हुनुहुन्छ उहाँ, र भोपाल गेवाली भन्नेहरू उहाँहरूको एउटा सहकारी मार्फत ठुलो योजना सुरु गर्नुभएको छ। उहाँहरूको पाडा 20 छ, अनि पोखरीहरू, माछा, कुखुरा सबै व्यवस्थित लार्ज स्केलमा गर्नुभएको छ। र निजी रूपमा भन्दा पर्दा हाम्रो केशव पाण्डे, त्यसपछि बालाराम गेवाली, वडा नम्बरहरू खुलाइदिनु, वडा नम्बर 8, अनि गएर हाम्रो यो बिचबिचमा 2-3-4 पाल्ने किसान साथीहरू बालाराम भट्टराई लगायत साथीहरू छन् यो क्षेत्रमा सर। यहाँनिर एकजना वृद्ध हुनुहुन्छ, यसै गोठ नजिकै बसिरहनु, बसिरहनु भएको छ। हिजो अवस्था के थियो, आज के छ, यस बारेमा उहाँसँग कुराकानी गर्न गइरहेको छु। हजुर नमस्कार। हजुर नमस्कार। हजुरको शुभ नाम चाहिँ के पर्यो? मेरो नाम कुलचन्द्र खनाल। खनाल, अनि कति वर्षको हुनुभयो तपाईँ? म 76 वर्षलाई। 76 वर्षको हुनुभयो। कति नम्बर वडा रे तपाईँको? 6 नम्बर। 6 नम्बर वडा। हिजो तपाईँहरूको पालामा यसरी यस्तो व्यवसायिक त गर्दैन थियो होला, एक गाउँ घरे भैँसी हुन्थ्यो होला, मुस्किलले दुध खाने घरमा त्यही त हुन्थ्यो होला नि, होइन? भैँसीहरू धेरै हुन्थे, गाई पनि हुन्थे। तपाईँले कति पाल्नु भयो? ए हाम्रा त त्यति बेला भैँसी गाई अलि धेरै थिए, अथवा यतिका हुन्थेन, अथवा घर खानाहरूलाई सामान्य रूपमा हुन्थ्यो। अहिले अहिले धेरै प्रगति भयो र यहाँहरूले एउटा नमुनाको रूपमा निलकण्ठ अनि बालखाम अनि केशव लगायत यहाँहरूले निकै प्रगति गर्नुभएको छ एउटा नमुनाको रूपमा। अरूलाई पनि यसो यसमा सरी गर्नुलाई अवश्य पनि अत्यन्तै नमुना योग्य काम गर्नुभएको छ। यो खबर लिन म पहिलेदेखि आउन खोजिरहेको थिएँ र आज सन्दर्भवश यस गोठमा आइरहेको छु र यहाँनिर देखिरहेको छु मैले पानी ट्याङ्की बनाइएको छ, यो घाँसपातको लागि, पानी खुवाउनको लागि होला होइन? व्यवस्थित छ सबै कुराहरू, अनि यो भकारो पनि अर्कै पानी खाने यो डोँडोहरू पनि बेग्लै बनाइएको छ र यो पिसाब सङ्कलन मैले कमल श्रेष्ठको के अरे त्यो थोर्गामा गएको थिएँ, कमल श्रेष्ठज्यूले चाहिँ यो पिसाब सङ्कलन गरेर अर्कै के गर्नुभएको थियो, त्यो आइडिया चाहिँ तपाईँले लिनुभएन कि के हो? त्यसको लागि सानो स्केलमा गर्दाखेरि गाह्रो हुने हुना मेरो धेरै दैनिक लगभग 1000 लिटर पिसाब हुने हुनाले मैले अलि एउटा जीविससँग पनि माग गरिरहेको, यो गणौले मल र पिसाबको लागि कमसेकम गाई पालिसकेपछि दुध अनि पिसाब अनि गएर दिशाको लागि हामीले कसरी बजारमा लान सक्छौँ भन्ने मेरो सोच भएको हुनाले सानो स्केलमा नबनाएर एउटा टङ्की बनाउने, गणौली मल बनाएर प्याकेटिङ बजारमा 5-10 किलोको लाने गरेर यो 2000 लिटर हुने होला, यसलाई अलिकति प्रशोधन गरेर बोतलमा भरेर बजारमा पुर्याउने सोच राखेको हुनाले मैले तत्कालै त्यसलाई केही गरेको छैन। अहिले कृषि विकास कार्यालयले भकार सुधार मूत्र सङ्कलन भनेर 4 गोठ बराबर 20-22 हजार रुपियाँ दिएछ, त्यसपछि अहिले यो काम यसलाई चलिरहेछ सर, यसको लागि मैले अब सोच बनाएको छु। यी भैँसी अनि यी गाईहरूको अलग अलग परिचय दिनुहोस् र यिनीहरूले सरदर दैनिक दुधको दिन्छन् र यिनको अरू कृषकले किन्न जाँदाखेरि कति पर्छ मूल्य, यसबारे बताइदिनुहोस् न। यहाँ भैँसीबाट सुरु गरौँ। यो भैँसी मैले यो नलपरासीको बजारबाट इन्डियाबाट खरिदेर लिएर आएको मुर्रा भैँसी हो। यसको क्यापेसिटी भनेको तपाईँको ब्याएको छ 4 महिनामा 12-14 लिटर छ, अनि गएर यो अलि ठुलो जातको पनि हो, यो मेरो 2टा छ होइन। त्यसपछि मसिमारको मिनी जर्सी छ, पहाडको लागि सरकारले सिफारिस गरेको मिनी जर्सी जो कि यहाँको हावापानी पचाउन सक्ने, कुनै पनि रोग नलाग्ने, अलि सानो हाम्रो यहाँको जस्तो तर दुध धेरै दिने, 10 लिटर यसको दैनिक क्यापेसिटी हो। त्यसपछि अर्को गएर मसिम हलिस्टिन मैले ट्रायलको लागि पहाडमा कसैले पनि नल्याएको 2टा हलिस्टिन ल्याएर विचार गरेँ, यसको लागि धेरै सङ्घर्ष गर्नु पऱ्यो, रोग व्याधि अलि बढी लाग्दो रहेछ। पहाडको लागि तपाईँको मिनी जर्सी र जर्सीको लागि सबभन्दा सुइटेबल रहेछ किनभने यहाँको हावापानीसित पचाउन सक्ने, बिमार कम हुने, खर्च कम आउने र यहाँको घाँसपातसित गर्ने हुँदाखेरि मसिम 3-4 जातका ट्रायलको रूपमा छ। मेरो सोच आगामी के छ भने तपाईँको जर्सीमा सबभन्दा उपयुक्त 15 लिटर दुध दिन सक्ने क्यापेसिटी भएको, रोगसित प्रतिरोधक गर्न सक्ने र आम्दानी पनि राम्रो दिने हुँदाखेरि आगामी उसमा मैले यो जर्सीलाई बढावा दिने सोच गरेको छु। तपाईँको यही जनशक्तिले तपाईँको यो पेसा अझै फप्न सक्ने अवस्था छ, अझै बढाउन सक्ने अवस्था छ कि छैन? अवस्था छ, किनभने प्राविधिक कमजोरीका कारण, किन भन्दा अहिले मान्छेले गरेर हुँदैन, मेसिनहरूको प्रयोग गरेर दानादेखि लिएर घाँसहरूलाई स्टोर गर्ने, खुवाउने, काट्ने मेसिनहरू प्रयोग गरियो भने सबै आफूले गरेर त सकिँदैन। जस्तै कसैले घाँस काट्छ, घाँस खरिदेर हामीले ल्याएर त्यसलाई च्याप कटिङ गरेर खुवाउन सके भने एउटा पहाडमा त 20 एउटा व्यक्तिले 20 वटा गाई हेर्छ भने पहाडमा एउटा जनशक्ति बराबर 10 वटा गाई हेर्न सकिन्छ सर। यिनीहरूलाई दुख बिमार हुँदा अथवा सुझाव सल्लाह दिने प्राविधिकहरू जुन जिल्ला पशु सेवा कार्यालयबाट आउने गर्नुहुन्छ कि गर्नुहुन्न बेला बेला? पशु सेवा कार्यालयबाट आउनुहुन्छ, त्यसको लागि जिल्लाले पनि अलिकति यसलाई चासो दिएको छ। वास्तवमा गाईको समस्या भनेको दुख बिमार भनेको पेटको समस्या, जुका माटेर उपिया अनि गएर तपाईँको अटेर्ना किर्नाको समस्या हो, त्यो सामान्य रूपमा 6 महिनामा दबाई चलायो भने त्यसलाई उ गर्न सकिन्छ। तर यहाँको सबभन्दा गाई क्षेत्रमा अरू कुनै पनि छैन, सबैले पाल्न सक्छ। समस्या कानेर भने यो पाठे घरको लाउनी र ब्याउनी 2टा चिज यो पहाडमा यस सम्बन्धी विशेषज्ञ नभएको कारणले अलिकति हामी जस्तो व्यवसाय गर्ने किसानहरूलाई त्यसको खासै जानकारी नहुनाका कारणले किसानहरूलाई घाटा गएको छ। यसको लागि हाम्रो जिल्लाले केही गरिदियो भने भने यो क्षेत्रमा सुधार पक्कै नै हुन्छ सर। जस्तो यो भैँसी भन्नुभयो नि रागो लगाउने यहाँको नै हाम्रो अहिले त मैले त के भन्छु भने एउटा भकारो मान्छे कोही पनि सुधार्नु छ भने पहिला आफू सुध्र, किनभने हामी हाम्रो राज्यबाट के गर्नुपर्छ भने किसानहरूले गाई ठुलो पैसा हालेर भैँसी किनेर सक्दैन, कमसेकम एउटा गाउँमा उत्कृष्ट अहिले निक्लेका गुजराती रागाहरू छन्, दुध दिन सक्ने क्यापेसिटी 20-30 लिटरका आइसकेका छन्, राज्यले एउटा गाउँलाई एउटा रागो यो कमसेकम वितरण गरेर यो हामीमा भएका यो जति गाई भैँसीहरू छन् यसलाई सुधार गर्न सकियो भने हामी जो लाखौँ रुपियाँ हालेर बाहिर गएर ल्याउने भित्र्याउने उसलाई रोक्न सकिन्छ। यो रागोको एउटा यो एआईको एउटा सबभन्दा ठुलो खोजेको बेलामा रेगुलर डक्टर नहुनु, कहीँ काजमा गएको हुनु, त्यसपछि गएर त्यो बिदा पर्नु, त्यो एउटा अलिकति समस्या त्यो पनि छ सर। अनि गाईहरूको लागि मैले त्यो समस्या भयो, एउटा गाईको लागि कमसेकम 10-12 पटक एआई गरेँ अनि त्यो पनि सक्सेस भएन। नभइसकेपछि मैले पोखरादेखि यो एआई के अरे साँढे आफै ल्याएर यो गाउँको लागि सेवा पनि दिएछु, आफूलाई पनि एउटा उहाँहरूको कुनै सहयोग गरे होइन, म आफै निजी रूपमा एउटा आफ साँढे ल्याएर गाउँलाई पनि सेवा दिएको छु, मलाई पनि त्यो समस्या सल्भ भएको छ। मलाई याद छ तपाईँ 2069 साल जिल्ला परिषदले तपाईँलाई सम्मानित गरेको थियो उत्कृष्ट कृषकका रूपमा, सम्मान त पाउनुभयो, त्यस अनुसारको सहयोग चाहिँ पाउनुभयो कि भएन? सहयोग हाम्रो जिल्लाको कार्यक्रम अनुसार मैले पाएकै नै छु, गोठको लागि 50,000 अनुदान भेटनेरी कार्यालयबाट मैले पाएकै नै हो विगत 69 कोषमा, अनि कृषि कार्यालयबाट पानी सङ्कलनको लागि टङ्की 40,000 रुपियाँ पाएको हो, अनि गएर हाम्रो जिल्लाले निर्णय गरे अनुसार तपाईँको यो गाईको ढुवानीहरूको कुरा छ अनि यो मिसिनहरूमा अनुदानका कुरा छ, अहिले त्यो पाउने एउटा आधार बनेको छ, जिल्लाले सहयोग गर्यो भने एउटा नमुना हाम्रो यो बनाउन सकिन्छ, सहयोगको अपेक्षा पनि छ सर। तपाईँहरूको मैले यो गएको बर्खामा मलाई समाचार आएको थियो एउटा बाटो राम्रो नहुनाले दुध लैजान सकिएन अनि विद्युत नहुँदा पनि त्यस्तै समस्या, त्यो समस्या चाहिँ रहेछ है यो दिगाम नै सबभन्दा समस्या भनेको दिगामको केला भन्दा हाम्रो बाटो ठुलो पहिरो भन्छ होइन, ठुलो पहिरो यो एकदमै हाम्रो दिगामको लागि भाग्यको एउटा दुर्भाग्य बनेको छ, किनभने बर्खामा 3 महिना अत्याधिक दुःख दिने अनि बोकेर लिएर जानुपर्ने, गाडी नचल्ने, यो कारणले गर्दा विगतमा हामीहरूका धेरै दुधहरू फाटेर किसानहरूलाई ठुलो घाटा पनि परेको थियो, यसको वैकल्पिक मार्ग नहुँदाखेरि हामीहरूलाई यसमा सबभन्दा ठुलो समस्या छ। यो 20 वर्ष भयो, केही बेर अघि मैले कौशल पोखरेलजीसँग भेटेको थिएँ जो पूर्व जिल्ला सभापति हुनुहुन्छ, यो त रोगै भयो प्रेमजी भन्दै हुनुहुन्थ्यो, यो पहिरोको कारणले गर्दा 20 वर्ष भयो यो बाटोको समस्या, यसले गर्दा पनि यहाँका कृषकहरूलाई निकै समस्या भइरहेको छ। यहाँ प्रशस्त तरकारी उत्पादन हुन्छ, दुध उत्पादन हुन्छ, उखु त यो प्रसिद्ध ठाउँ नै भइहाल्यो, कटरहरू हुन्छन्, यो अत्यन्तै मलिलो उर्वर भूमि भएको यो दिगाम गाविस हजुर, र तपाईँ सम्मानित भन्नुभयो, तपाईँलाई नीलकण्ठ न्यौपाने भनेर साराले चिन्छन् र उत्कृष्ट कृषक भन्छन्, तर मैले यहाँनिर देखिरहेको छु कि हामी सुरुमै आउँदाखेरि उहाँ गोबर सत्तर गरिरहनु भएको थियो, सायद बिहानदेखि बेलुकीसम्म यी गाई भैँसीसँग लड्ने, यिनलाई खाना खुवाउने अथवा यिनलाई सुसार गर्ने त उहाँ नै हुनुहुन्छ होला, तपाईँको श्रीमती शारदा न्यौपानेजी होइन, तपाईँभन्दा खट्ने पक्कै उहाँ होला होइन, र शारदा न्यौपानेजी हो कि होइन, पाल्या त तपाईँले हो नि होइन? हो नि, मैले नै हो, उहाँलाई त धेरै जसो बाहिर जानुपर्छ, कहिले के को कार्यक्रम भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, 24 घन्टा बाहिर नै जानुहुन्छ, पराय जस्तो त गर्ने मैले नै हो, अहिले त मान्छे छन् एकजना उहाँले गर्नुहुन्छ, नभएदेखि त उहाँ नहुँदा त मैले नै हो धेरै जस्तो दुने उर्ने गोबर फाल्ने गोबर सबै गर्नुहुन्छ तपाईँले, सबै गर्छ, उहाँ त यसो कहिले यसो हेर्दिने प्राविधिक पक्ष हेर्नुहुन्छ पक्कै पनि, बाहिर बाहिर अब सबैले बोलाउनुहुन्छ, खोज्नुहुन्छ, उहाँ कसका गाई हेर्न जानु पर्यो भन्नुहुन्छ, कहिले कहिले कसले के भन्दै फोन गर्नुहुन्छ, उहाँ धेरै जस्तो हिँड्नै पर्छ। मैले देखिरहेको थिएँ तपाईँको छोरा पनि बोर्डिङ स्कुलको टाई सँगै गोबर सोर्दै थिए, छोराछोरीलाई त हामीले केही पनि अराउन्ड नाम गर्दैनन्, अहिले भर्खर बोर्डिङबाट आएको परीक्षा थियो दिएर आएको अनि त्यही हेर्न पछाडि गएको, घाँसपातको समस्या कतिको छ तपाईँलाई? समस्या त घाँसपातको त पहिला त समस्या हुन्थ्यो, अहिले घाँसको बिउहरू राम्रो आएको हुँदाखेरि सबै घाँस रोप्दाखेरि घाँसको समस्या त्यति छैन, घाँस पनि हुन्छ 6 महिना लगभग अनि फेरि लगाएको घाँस रोप्ने हुँदाखेरि घाँसको त्यति समस्या छैन। त्यही त के अगुवा कृषकको नाममा तपाईँको श्रीमानको नाम आउने, नीलकण्ठ न्यौपाने, काम गर्ने चाहिँ शारदा न्यौपाने रहेछ नि त होइन? होइन, उहाँले पनि नगरेर त काम, मैले मात्र गरेर त कहाँ हुन्छ र सबै त पार्ने त उहाँले नै हो, गोठनैहरू धेरै जसो मैले नै गर्छु। कहाँ पर्यो नि तपाईँको माइती? मेरो माइत धुरकोट वस्तु वार्ड नम्बर 1 हो, अमल डाँडा भन्छन्। यहाँ यति टाढा कहाँबाट आउनुभयो? खै कताबाट आइयो कताबाट थाहा भएन, बिहा गरेर माग्नै गएर हो गरेको। हजुर हजुर, ल धेरै प्रगति गर्नुभएको रहेछ बुढाबुढीले, राम्रो गर्नुभएको रहेछ, धेरै खुसी लाग्यो। गर्न पनि एकदम खुसी लाग्छ, गर्न पनि एकदम सजिलो छ, दुध बेच्दाखेरि यसबाट राम्रो हुन्छ भन्ने पनि भएको, अझै पनि लाइफ परेर गर्ने हो, दुध बेचेर आमदानी गरेर सबैभन्दा राम्रो भएर नमुना रूपमा गर्ने हो भन्छ सबैले, भन्छ तँलाई धौ हुन्न, तैँले यस्तो दुःख गर्छस्, तँलाई थकै लाला, बिहानभरि थकै लाए पनि दिउँसो दुध बेच्छ साँझ अनि त्यसको पैसा बिलेर आनन्द आउँछ, केही दुःखै लाग्दैन। अरूले भने पनि धौबा जसको महसुसै हुन्न। एकजना वृद्ध हुनुहुन्छ, नमस्कार, हजुरको शुभ नाम? मेरो नाम झविन्द्र हो। मेरो घर वडा नम्बर 6 बुवा दिगाम बुवा परो। अनि नीलकण्ठ न्यौपानेको यो प्रगति राम्रो हो नि? हजुर, हामीलाई देख्दाखेरि र उहाँहरूको भनाइ अनुसार सुन्दा हामीहरूलाई धेरै नै खुसी नै छ र उहाँले धेरै नै मरम्मत गरेर उहाँले धेरै नै जनतालाई प्रभाव बनाएर देखाउनु भएको छ र उन्नति गर्नु भएको पनि छ। हामीहरूले पनि यस्तै गर्न पा हुँदो कि भन्ने हामीहरूलाई हाम्रो मन पनि बढिरहेको छ। त्यस्तो लागिरहेको छ। तपाईँका छोराहरू तपाईँले पनि यस्तै गर्नु भएको छ? मेरो छोराले त गरेको छैन, तर अब मेरा मनले लाग्छ आफूले त गर्न त अब सकिँदैन, अब यिनीहरूलाई गर्ने युवाहरूलाई यतैपट्टि लाग यस्तै गर भन्ने मेरो आत्मामा लाग्छ। यता आउनुहोस्। नमस्कार, तपाईँको शुभ नाम चाहिँ के पर्यो? मेरो थानेश्वर पन्थ। थानेश्वर पन्थ, अनि कोखैमा यस्तो देखेपछि तपाईँलाई पनि के गरौँ भन्ने लागेको छैन? होइन, लागेको छ कि लाएर त अब यहाँ यो गरेको देखेर त्यतिकै सोक्छु भनेर थालेर भएन। पैसा भएन कि के भयो? होइन, पैसा भन्दा पनि अब गर्न त्यति सबै थोक मिल्न पर्यो, सबै थोक बुझ्नु पर्यो। मैले आयुर्वेद औषधि बनाउँछु। ए, कति गर्नुहुन्छ आम्दानी? आम्दानी त के हुने र, अलिअलि लखरा लुखरुक हुन्छ, यसो पाइट खर्च, घर खर्च अलिअलि चल्ने हो। छोराहरू कहाँ हुनुहुन्छ? छोरा एउटा छ, पौधी अमराई छ। काम गर्नुहुन्छ पौधी अमराईमा? पढाउँछ। ए, के नाम हो उहाँको? प्रदीप पन्थ। प्रदीप पन्थ, ल ठिकै छ, तपाईँको छिमेकमा ठुलो प्रगति रहेछ। र म फेरि कुनै एउटा नमुना कृषक नीलकण्ठ नेउपानलाई सोध्न गइरहेको छु, यसका चुनौती बारे बताइदिनुहोस् न। समस्या सबभन्दा के छ भने, यो क्षेत्रमा बजार अहिले पनि नेपालमा 6 लाख लिटर एउटा ग्यारेन्टी छ। समस्या कहाँनिर हो भन्दा, कुनै पनि व्यापारीले गाउँमा व्यापार गर्यो भने एउटा भयो भने राम्रो चल्छ, तर यो व्यवसायमा समस्या कहाँनिर भने, जति धेरै साथीहरू जति धेरै उत्पादन भयो त्यति सहज बन्छ। किनभने ढुवानीका सबभन्दा यो पहाडमा अहिले हाम्रो सरकारको यो गाडीको सेक्टरमा 235% ट्याक्स लगाएर अब गाडीको महँगाईले गर्दाखेरि, तेलको महँगाई अनि गएर बाटोको उसका कारणले गर्दाखेरि, जो ढुवानी तपाईँको कहाँ अमेरिकादेखि नेपालमा आउने ढुवानी भन्दा, किसानले उत्पादन गरेको दुध बजारमा पुर्याउनको लागि विगतमा हाम्रो 8 रुपियाँ प्रति लिटर लागेको अवस्था थियो। यो सहकारीले जम्मा गर्दा मैले वार्षिक रूपमा 20,000 लिटर दुध बेच्छु, बेच्दाखेरि मेरो कमसेकम वार्षिक रूपमा 4 लाख रुपियाँ ढुवानीमा मात्रै गएको थियो। सबभन्दा नाफा भनेको प्रति लिटर 8-10 रुपियाँ हो, 8-10 रुपियाँ हाम्रो ढुवानीमा गएको कारणले गर्दा यो किसानहरूलाई समस्या भनेको सरकारले पनि हेर्नुपर्ने ढुवानी सबभन्दा मेन सहुलियत हुनुपर्ने हो। गाडीमा त्यस सम्बन्धी कार्य गर्ने गाडीहरूको लागि पनि सहुलियत हुनुपर्ने हो, ढुवानी किसानलाई बढ्छ। अनि सबभन्दा समस्या कहाँनिर छ भन्दा, नेपालमा कुनै पनि राम्रा सरकारी स्तरबाट चलेका दाना उद्योगहरू छैनन्। दानामा किसानहरू यति ठगिया छ, आज राम्रो भनेर ल्यायो त्यो दाना खुवाउँछ, लाखौँ गाईका पछाडि कुहिएको दाना परेर गाईहरू बिमार भएर मर्ने अवस्था हुन्छ। अनि गएर त्यसमा सरकारबाट बिमाको पनि कुनै त्यस्तो खालको एउटा सक्रिय रूपमा लाएर बिमा चलेको अवस्था पनि छैन। त्यसले गर्दाखेरि एउटा ढुवानी, दाना र तपाईँको बिमाको कार्यक्रम, यसको सबभन्दा ठुलो समस्या मैले देखिरहेको छु। त्यही त, गुल्मी जिल्लाले अहिले यति बेला 10 वर्ष कृषि योजना अगाडि सारेको छ र त्यस अन्तर्गत तपाईँहरूलाई सहयोग गर्ने कुराहरू, आश्वासनहरू त्यसमा जोड्ने काम भएको छ कि छैन? त्यो खालको भएको छैन, किनभने मैले यो नमुना किसानहरू जो छन् कमसेकम एउटा गाविसबाट 20 जना त्यसमा ज्यान हाल्ने जो हाम्रा साथीहरूको एउटा समूह बनाएर तिनीहरूलाई जो सुविधा जिल्लाबाट दिने हो, राज्यबाट पाउने हो, त्यसलाई सबभन्दा बलियो बनाइयो भने त्यसको एउटा नमुना देखेर अर्काले पक्कै गरेर हाम्रो एउटा गुल्मी जिल्लाको एउटा 10 वर्ष योजना त्यसरी सफल हुन्छ, त्यस्तो खालको अहिले भएको छैन। नत्र भने औपचारिक मात्रै हो, तपाईँको नेतृत्व वर्गहरूले त्यो एउटा योजना बनाउने अनि अगाडि बस्ने, कार्यान्वयन नहुने, जो गोबर फाल्छ ग्रासदेखि ग्लाससम्म जो जान्छ त्यसको सङ्गठन, तिनीहरूलाई नसेपेटि पनि पक्कै पनि यो सफल हुन्न। ग्रास रुटमा आउनु पर्यो, ग्रासदेखि घाँस काट्नेदेखि ग्लास भनेको ओठमा जाने ग्लासको दुधसम्म जानु पर्यो। फेरि समस्या एउटा, हामीहरूले दुध दुन्छौँ, गोबर फाल्छौँ, कति दुःखले घाँस काट्छौँ, यहाँ सहकारीमा हुनुहुन्छ, भैँसीको पुच्छरै नदेखेको हुनुहुन्छ, उहाँहरूले कार्यान्वयन गर्दाखेरि हामीलाई अलिकति घाटा परिरहेको के? त्यो त हामीलाई पनि थाहा छ, कृषिका कुरा, पशुका कुरा, पशुपालन र उत्पादनका कुरा धेरै जस्ता कोट प्यान्ट लगाउनुले गर्छन् र कुर्ता सुरुवाल र प्यान्ट लगाउनेहरूले गर्छन् सहरमा एनजिओहरूसँग कार्यक्रम माग्नका लागि, तर यो कृषकको घरमा आएर हेर्ने, खोज्ने, यसरी यी कृषकहरूलाई प्रोत्साहित गर्ने, समस्याको पहिचान गर्ने छैनन्। खास समस्या यो हो भन्ने कुरा यहाँबाट पनि देख्न सकिन्छ। मैले हजुरलाई भन्ने गर्दाखेरि एउटा समस्या नबनाऊ भन्दा पनि एउटा समस्या कस्तो आयो भने मेरो यो गाई गोठहरूमा चार पाँचवटा बेचिसके, विगतमा एउटा गाई थियो ब्याउन नसकेर पाठेघर खुल्न नसकेर मर्यो। मैले 2069 सालको लागि बिमा गरेको थिएँ, बिमा गरेर 69 लागि भयो, 70 लागि न त मैले त्यो पैसा फिर्ता नै पाएँ। हजुर बिमा गरेर पाउनु भयो, बिमा गरेर न त मैले पैसा फिर्ता पाएँ न त मेरो बिमा भयो। त्यो कारणले गर्दा मैले अहिले तत्कालै 4 दिन भयो तपाईँको मेरो 70,000 रुपियाँ डुबिया छ। यो एउटा संस्थाहरूले एउटा गैर जिम्मेवारी कुन संस्था थियो त्यो? हाम्रो यो कालिका सहकारी संस्था मार्फत गरेको थिएँ, पैसा पनि फिर्ता भएन। मैले के सोच राखेको थिएँ भने मैले कृषि विकास कार्यालयको सहकार्यमा यो कार्य गरिरहेको छु, त्यसले कृषि विकासका हाकिमले के भन्नुभएको थियो भने तपाईँले प्राइभेट फर्म हो भने 10 लाखको बिमा गर्नुपर्छ, गर्नुहोस् भने। मैले सबै बिमा गरिसकेको अवस्थामा मेरो पैसा फिर्ता दिनुहोस् या मेरो बिमा हुनु पर्यो, न मेरो बिमा भयो, न गाई मर्यो, न पैसा फिर्ता पाएँ। त्यस्ता समस्याहरू संस्थागत उसमा गर्दाखेरि व्यक्ति भए त एउटा ऊ गर्न मिल्थ्यो, संस्थागत पनि गरेर किसानहरूलाई अझै पनि ओझेलमा पार्ने, योजना बनाउने टेबलमा बसेर कार्यान्वयन नगर्ने खालको एउटा समस्या त्यहाँनिर पनि छ सर। त्यही हो कि सबभन्दा समस्या भन्ने नै त्यही जिम बिमा भएको भएदेखि आज त्यत्रो 70,000 गाई मर्दाखेरि हामीलाई त केही हुन्थ्यो नि तामगासबाट। अब यहाँ न बिमा फिर्ता आउँछ न त त्यो बिमाको ऋण हुन्छ, नभए पछि अब त्यत्रो गाई मर्यो अब आफै त बेर्नु पर्यो नि। हामीले त पैसा भएर लगानी गरेको होइन, कति ऋणमाथि लगानी गरेको, कृषिबाट कति धेरै लोन लिएर गरे भने अब त्यत्रो गाई डुब्यो मर्यो, न बिमा भयो आधा त बेर्थ्यो नि सरहरूले, त्यो पनि केही पनि गर्न पाइएन कि। हाम्रो सबभन्दा सहकारीले यस्तो गराइदिएछ कि। तपाईँले अहिलेसम्म लगानी कति गर्नुभएको छ? मेरो अहिलेसम्म सर 12 लाख जति लगानी गरिसकेको छु। यो उखुमा मैले 13-14 रोपनी जग्गामा उखु पनि लगाएको छु। उखुले मेरो गाई र गुड भन्ने एउटा योजना पनि छ, अर्ग्यानिक गुड, गाई र गुड दुईवटा गुड। गुड भनेको राम्रो चिज हो, गाई पनि हाम्रो एउटा धर्म, सबै कुराहरूले राम्रो हो। केला भन्दा गुडले यिनलाई दाना दिन्छ, यिनको दुध अमृत मैले एउटा बजारमा बस्ने बच्चाहरूलाई आमाको रूपमा खुवाएर सेवा गर्ने एउटा योजना पनि हो, पैसा मात्रै केही होइन। तपाईँको जस्तै 13 रोपनी 14 रोपनीमा अहिले पुरै मकै निल गरेर एउटा घाँस पनि हुने, यिनलाई दाना किन्नलाई पैसा त्यसबाट पूर्ति हुने र यो दुधको एउटा सेप गरेर होइन बजारमा बस्ने बच्चाहरूलाई शुद्ध दुध खुवाउने र म जस्ता विदेशमा गएर लास आउने युवाहरू जो छन् त्यो युवाहरूको लास रोक्नका लागि पनि एउटा नमुना गर्ने एउटा आज 20 वर्षदेखि निरन्तर यही काममै लागिरहेको। कति रोपनी भन्नु पऱ्यो उखु? मेरो अहिले 13 रोपनीमा छ, मैले 20 रोपनीमा बनाउने योजना थप गरेर गुँड र गाई मेरो सबभन्दा ठुलो नारा लगाइराखेको छ। गुँडबाट कति जति हुन्छ तपाईँको वर्षमा? गुँडमा मेरो अहिले त्यो सबैमा रोप्यो भने 20 रोपनीमा भयो भने मेरो तपाईँको वार्षिक 5-6 लाख रुपियाँ आउँछ, अनि त्यो दाना र यो घाँसमा यो गाई बस्तुलाई प्रयोग गरेर यसको दुध सुपर नाफा निक्लन्छ भन्ने एउटा सोच। सर त तपाईँ कति कमाउनुहुन्छ? मासिक 60,000 भन्नुभयो नि तपाईँ। हजुर मेरो 10 लाख रुपियाँ जति सबै गरेर अहिले आगामी सालदेखि एउटा योजना छ। वार्षिक रूपमा देखियो यहाँनिर हामीले पनि यहाँको दुध हेर्दाखेरि लगभग 10 लाख रुपियाँ कमाइन्छ भने मान्छेहरू ऋण काटेर विदेश जान्छन्, अब पर्ला यस्तो गर्ने हो भने? त्यो पक्कै पर्दैन। तपाईँको 15-20 हजार अरू देशको अरू विदेश उसमा गएर 15-20 हजारका लागि अरूको मुलुकमा गएर त्यो मरुभूमि गएर आफ्नो जो पसिना बगाएर मान्छेहरू बिमार या लास जो आउने एउटा सम्भाव छ, र यहाँ बस्नेहरू महिलाहरूले आफ्नो पति विदेश गयो भने बाबु पढाउनेको एउटा सिस्टमै बसिसकेका छ। केला भन्दा आम्दानी 20 हजार छ, 20 हजार खर्च गराएर विदेशमा जानेहरूलाई विदेशको विदेश गराउने रोक्नका निमित्त एउटा मान्छेले जस्तो आफ्नो बच्चालाई जति माया गरेर स्याहार गर्छ, दुईवटा गाई मात्रै भयो भने 20 हजार पक्कै त्यसले बचाउन सक्छ। सक्छ होइन? सबैका बुढाहरू लाउरी भएर हिँड्दा आउँदा तपाईँलाई मेरो बुढो गइदिए हुन्थ्यो भने लाग्दैन? लाग्दैन, मलाई त सँगै बस्नै रमाइलो लाग्छ। सँगै बस्ने, बिहान साझा काम गर्ने, साझा राम्ररी खाने, एकदम यही नै रमाइलो लाग्छ। अरू साथीहरूले विदेश पठाएकै भन्छ, पठाउँदिन, विदेश गएर भाउ पनि राम्रै आउनु नै, भाउ पनि लास आउने, के थाहा छ र? सँगै भएपछि त बिमारी भए पनि आफै देख्न पाइयो, जे गर्न पाए पनि आफै, सँगै भए यही नै राम्रो लाग्छ मलाई त। बाई द वे गइहाल्नु भयो भने लन्डनतिर? अब नजान भनेपछि नजाने, अब उमेर पनि गइसक्न थाले, यस्तै गर्ने, किसान गर्ने, गाई भैँसी पाल्ने, उखु लाउने, यही गर्ने, विदेश नजाने। मैले त अरू साथीलाई पनि त्यही भन्छु, कसैले पनि विदेश कसैलाई नपठाएर सबै मिलेर सबैले घरमै काम गरौँ, गाईहरू पालौँ, अरू अरू तरकारीहरू लगाउने, सबै सँगै हुने, त्यही नै राम्रो मान्छ। अवश्य पनि विदेश जान पर्दैन, यही घरमै बसी बसी मनज्ञ आमदानी लिन सकिन्छ भन्ने उदाहरण हामी यस गुल्मीको दिगाम गाविस वडा नम्बर 5 तारिखहरूका नीलकण्ठ नेउपानेको घरमा गोठमा देख्यौँ। यो प्रगति दैनिक 60 लिटर दुध होइन? अब 100 पनि पुग्दैछ, सफल रहोस्, तपाईँहरूको त्यो मनोकामना पुरा होस्, झन्डै महिनामा 60,000 रुपियाँ आमदानी रही बसी बसी। यस्तै प्रगति अन्य गाउँका कृषकहरूले, अन्य गाउँका युवाहरू जो विदेश जाने तयारीमा हुनुहुन्छ, सपना देख्नु भएको छ, त्यो सपना त्यागेर तपाईँहरू पनि यस्तै गर्नुहोस् भन्ने आग्रह गर्दै म यस दिगाम पाँच टारिखर्का नीलकण्ठ न्यौपानेको यस फर्मबाट जर्सी गाई यो दुग्ध प्रगतिको खबरलाई यही बिट मार्न चाहन्छु। हवस् त धन्यवाद। धन्यवाद।